जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। म्यानमारकी स्वतन्त्रवादी नेत्री आङ सान सुकीले प्रजातान्त्रिक समाजवादको मूल आधार नै समानता वा समावेशिता रहेको बताउनु भएको छ। काठमाडौँमा भएको प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै सुकीले कुनै एक प्रभावशाली समुदाय मात्र नभई समस्त नागरिकको समानताले मात्रै प्रजातान्त्रिक समाजवाद फस्टाउन सक्ने बताउनुभयो। आफू समान नरहेकासँग सहृदय हुन सक्दैन उहाँले भन्नुभयो। त्यसैले समानताका आधारभूत पक्षको जगमा मात्रै प्रजातान्त्रिक समाजवाद फस्टाउन सक्छ। म्यानमारमा पनि थुप्रै आदिवासी जनजाति रहेको बताउँदै उहाँले भन्नुभयो, प्रजातान्त्रिक समाजवाद भनेको नै सबै जाति धर्म र विचारको समावेशिता हो। प्रजातान्त्रिक समाजवादले राज्यलाई समाजको प्रगति गर्ने साधनका रूपमा हेर्छ। उहाँले भन्नुभयो, सक्षम र सबल समाजको निर्माण नै सरकारको मुख्य दायित्व हो। सुकीले राज्यको विकास कार्यक्रममा हरेक नागरिकको उत्साहमा ठेस पुग्न नदिन सरकार सधैँ सजग हुनुपर्नेमा जोड दिनुभयो। अधिकार र जिम्मेवार सँगसँगै आउने बताउँदै सुकीले यसलाई प्रजातन्त्रको कोसे ढुङ्गाका रूपमा चित्रण गर्नुभयो। समुचित विकास प्राप्त गर्न हाम्रा नागरिकहरूको उत्साहलाई सधैँ बढाउनु पर्छ। त्यसमा प्रहार गर्ने वा कुण्ठित गर्ने होइन सुकीको भनाइ छ। विकासका क्रममा केही प्रजातान्त्रिक अधिकार कुण्ठित हुने खतरा हरेक विकासशील प्रजातन्त्रमा रहने बताउँदै नोबेल शान्ति पुरस्कार विजेता सुकीले भन्नुभयो, प्रजातन्त्र भनेको शासन पद्धति मात्रै होइन, यो त संस्कृति नै हो। धेरैले कार्यपालिकालाई मात्रै सरकारका रूपमा हेर्ने प्रवृत्ति रहेको भन्दै उहाँले व्यवस्थापिका र न्यायपालिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। सन् 2010 मात्रै आफ्नो देशमा व्यवस्थापिका र एक प्रकारको न्यायपालिका अस्तित्वमा आएको सम्झँदै सुकीले भन्नुभयो, सरकार सम्बन्धी हाम्रो अवधारणालाई व्यापक बनाउँदै लैसानुपर्छ। यसलाई अझ समावेश र नागरिकको समग्र विकास गर्दै संयन्त्रका रूपमा विकास गर्दै लानुपर्छ। नेपालले वार्ताबाट समस्याको समाधान गर्नुपर्छ भन्ने महत्वपूर्ण पाठ सिकेको उहाँको बुझाइ छ। यस प्रसङ्गमा नेपाललाई अरू देशले पनि उदाहरणका रूपमा लिने उहाँले स्पष्ट पार्नुभयो। संविधान निर्माणको क्रममा रहेको नेपालले बहुसंख्यक नेपालीलाई स्वीकार्य हुने संविधान जारी गर्नुपर्ने उहाँले बताउनुभयो। नेपाली सेनाको व्यावसायिकताको प्रशंसा गर्दै उहाँले आफ्नो देशमा पनि यस्तै खालको सेना हेर्न चाहेको बताउनुभयो। यस्तै राष्ट्रपति डाक्टर रामरण यादव र नेपाल भ्रमणमा रहेकी सुकी बीच आज भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देश बीचको सम्बन्ध, आपसी हित, लोकतन्त्र र विकास लगायतका विषयमा छलफल भएको थियो। यादव र सुकी बीच झन्डै 20 मिनट भलाकुसारी भएको थियो। सुकीले भने भेटमा भएका कुराको बारेमा कुनै प्रतिक्रिया दिनुभएको थिएन। सुकीले आज संविधान सभालाई सम्बोधन गर्नुहुने भएको छ। संविधान सभाको बैठक नबोलाएको भए पनि सुकीले सभासदहरूलाई दिउँसो संविधान सभा भवनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनमा उहाँले नेपाल म्यानमारको सम्बन्ध, नेपालको प्रजातन्त्रका विषयमा भनाइ राख्नुहुनेछ। त्यसअघि आज उहाँले संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेवाङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। 2:30 बजे संविधान सभाका अध्यक्ष नेवाङसँग भेटपछि 2:45 बजे सभासदहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सुकीले हिजो नै प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भुसालले एमालेभित्र विचार बोक्नेहरूका खुट्टा भाँच्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ। बुटुलमा आज आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता माधव नेपाल पक्षीय नेता भुसालले विचार बोक्नेहरूलाई साङ्गठनिक रूपमा समाप्त पार्ने षड्यन्त्र सुरु भएको बताउनुभयो। सकेसम्म नयाँ विचारलाई छलफलमा लैसान नदिने र नसके त्यो विचार बोक्नेहरूका साङ्गठनिक रूपमा खुट्टा भाँच्ने कार्य भइरहेको भन्दै त्यसको प्रतिरोध गर्न केन्द्रीय सदस्य भुसालले आग्रह गर्नुभयो। अध्यक्षका दावेदार केपी ओली पक्षीय नेताहरूले सरकारी पदको प्रलोभन देखाउँदै उहाँले फरक समूह समर्थकहरूलाई प्रभावित पार्ने अभियानमा लागेको आरोप लगाउनुभयो। असारको तेस्रो हप्ता हुने महाधिवेशनलाई एक थान नेता बनाउने थलोको रूपमा विकसित नगर्न आग्रह गर्दै केन्द्रीय सदस्य भुसालले सैद्धान्तिक प्रतिबद्धता बिना पार्टी चल्न नसक्ने बताउनुभयो। बाँकी राष्ट्रिय निकुञ्जमा कार्यरत सुरक्षाकर्मी लगायतका कर्मचारी र निकुञ्जमा संरक्षित जनावरका लागि पिउने पानीको अभाव भएको छ। सूर्यको फेदीमा निकुञ्ज भए पनि निकुञ्ज क्षेत्रभित्र बाह्रै महिना बग्ने नदी र खोला नभएपछि निकुञ्जमा पिउने पानीको अभाव भएको छ। निकुञ्जमा रहेका जनावरका लागि पिउने पानीको समस्या भएपछि निकुञ्ज प्रशासनले जङ्गल क्षेत्रमा साना ठुला पानी पोखरी निर्माण गरिरहेको छ। हालसम्म 9 साना ठुला पानी पोखरी र घोलहरू निर्माण गरिएको सहायक संरचना देखिँदा लालबहादुर भण्डारीले जानकारी दिनुभयो। निकुञ्जमा जनावरका लागि आवश्यक पानीको अभाव भएपछि निकुञ्ज प्रशासनले बबई र राप्ती नदीबाट निकुञ्ज क्षेत्रमा बाह्रै महिना पानी ल्याउनका लागि आवश्यक पहल थालेको सुनाएको छ। निकुञ्ज क्षेत्रभित्र धेरै कहरे खोला भए पनि हुदको समयमा ती खोलामा पानी नहुँदा जनावरका लागि पिउने पानीको अभाव भएको हो। बाँकी राष्ट्रिय निकुञ्ज पाटेबाघको संरक्षणका लागि 4 अघि स्थापना गरिएको हो। जिल्ला प्रहरीकाले धनकुटाले जिल्लाका 2 गाविसमा भएको लुटपाटमा संलग्न भएको आरोपमा 5 पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। पक्राउ पर्नेमा 2070 चैत्र 23 गते छिन्ताङ 4K राजमाया राईको सुन लुटेर फरार रहेका आँकी सल्ला 1 22 प्रकाश राई र छिन्ताङ 4 18 भोपाल राई रहेका छन्। दुवैजनालाई काठमाडौँको भरिकुटी मण्डल बस पार्कबाट जेठ 25 गति पक्राउ गरिएको धनकुटाका प्रहरी उपरीक्षक ईश्वरी प्रसाद चापागाईले बताउनुभयो। एसएलसी पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई साउन 15 गतेभित्र निवेदन दिन परीक्षा नियन्त्रण कार्यालयले अनुरोध गरेको छ। आवेदन फारम सम्बन्धी जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध हुने पनि कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बढीमा 2 विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थी पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। पूरक परीक्षा साउन 20 गतेदेखि 27 गतेसम्म सञ्चालन हुनेछ। 20 गते अनिवार्य अङ्ग्रेजी र विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण र अनुवाद, 21 गते अनिवार्य नेपाली र गैर नेपाली परीक्षाका लागि अङ्ग्रेजी, 22 गते अनिवार्य गणित, 23 गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ। वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको, 24 गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा तोकिएको छ। यसै गरी साउन 25 गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेद विद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, 26 गते ऐच्छिक प्रथम पत्रका सबै विषय र 27 गते ऐच्छिक द्वितीय पत्रका सबै विषयको परीक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ। हेटौँडा स्कुल अफ म्यानेजमेन्टले विश्वकप अवधिभर विद्यार्थीलाई क्याम्पस ड्रेसको सच्चा आफूलाई मनपर्ने देशको जर्सी लगाउन छोड दिनुलाई तपाईँ के भन्नुहुन्छ? ए विश्वकप फुटबलको समर्थन बेचर्चा कमाउने मेसो 3C विभागमा तानिने काम। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 BC काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0656 63 63, मोबाइल नंबर 98 50 61 743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। राष्ट्रपति पदका लागि आज अफगानिस्तानमा मतदान हुँदैछ। लाखौं मतदाता राष्ट्रपति पदको निर्वाचनको दोस्रो चरणको मतदानमा भाग लिँदैछन्। सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। काबुल तथा ठूला नगरमा सुरक्षा निकायका कर्मचारीहरूलाई तालिबानको सम्भावित आक्रमण हुन नदिन उच्च सतर्कता अवस्थामा राखिएको छ। सरकारले राजधानी काबुलमा प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई निरीक्षण गर्न सबै सडक तथा संवेदनशील क्षेत्रमा प्रहरी तथा सैनिक तैनात गरेको छ। इराकमा सुन्नी चरमपन्थी मुस्लिम संगठनका लडाकुहरूले विभिन्न शहरहरू कब्जा गर्न थालेपछि त्यहाँका सबैभन्दा वरिष्ठ सिया धर्मगुरूले आफ्ना नागरिकलाई हतियार उठाउन अपिल गरेका छन्। देशका विभिन्न शहर सुन्नी चरमपन्थीको कब्जामा गएपछि त्यहाँ रहेका सिया मुस्लिमहरूका मुख्य धर्मगुरू आयतुल्लाह अली अल सिस्तानीले देश बचाउनका लागि भन्दै एक प्रतिनिधि मार्फत आफ्ना अनुयायीहरूलाई हतियार उठाउन अपिल गर्नुभएको हो। सुन्नी चरमपन्थीहरूले राजधानी बगदाद पनि कब्जा गर्ने धम्की दिएको छ। उसले राजधानी बाहेक मसुल लगायतका ठूला शहरहरू आफ्नो कब्जामा गइसकेकाले अब देशमा सुन्नी मुस्लिम शासन लगाउने दावी गर्दै आएको छ। खेल समाचार। ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज चार खेल हुँदैछन्। आज राति 9:45 बजे पहिलो खेल सुरु हुनेछ भने अन्तिम खेल भोलि बिहान 8:30 बजेसम्म चल्नेछ। राति 9:45 बजे हुने खेलमा कोलम्बिया र ग्रीस भिड्नेछन्। यसै गरी 9:01 बजे उरुग्वे र कोस्टारिका भिड्दा बिहान 4:45 बजे इङ्ल्यान्ड र इटली भिड्नेछन्। एसियाली टोली जापानले भोलि बिहान 7:45 बजे आइभोरी कोष्टसँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बिया र ग्रीस दोस्रो पटक आफ्नै सामने हुन लागेका हुन्। यसअघि 1994 भिड्दा कोलम्बिया 2-0 गोल अन्तरले विजयी भएको थियो। यस्तै कोस्टारिका र उरुग्वे बीच हुने राति 1:45 बजेको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। विश्वकप फुटबलको पहिलो उपाधि जितेको उरुग्वेले अहिलेसम्म 2 विश्वकप जितेको छ। उरुग्वे र कोस्टारिका अहिलेसम्म 11 खेलमा आम्ने सामने हुँदा उरुग्वेले 7 जितेको छ भने 4 खेल बराबरीमा सकिएको थियो। विश्वकप उपाधिका दावेदार मानिएका इटली र इङ्ल्यान्ड बीचको खेल भने बिहान 4:45 बजे सुरु हुनेछ। 3 विश्व विजेता इटली र 1 च्याम्पियन इङ्ल्यान्ड बीचको खेल प्रतिस्पर्धा हुने चर्चा गरिन्छ। स्टेफन जेराडको कप्तानीमा रहेको इङ्ल्यान्ड बफानोको कप्तानीमा रहेको इटली विश्व वरियतामा पनि समान छन्। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपति डाक्टर यादव र नेपाल भ्रमणमा रहेकी म्यानमारकी नेत्री सुकी बीच भेटवार्ता। प्रजातान्त्रिक समाजवादको मूल आधार नै समानता वा समावेशिता रहेको सुकीको भनाई। एमालेभित्र विचार बोक्नेहरूका खुट्टा भाँच्ने षड्यन्त्र भइरहेको नेकपा एमालेका केन्द्रीय सदस्य भूषालको भनाई। महाधिवेशनलाई एक थान नेता बनाउने थलोको रूपमा विकसित नगर्न आग्रह। राष्ट्रपति पदका लागि आज अफगानिस्तानमा मतदान हुँदै इराकमा मुस्लिम संगठनका लडाकुद्वारा विभिन्न शहरहरू कब्जा। सिया धर्मगुरूद्वारा आफ्ना नागरिकलाई हतियार उठाउन अपिल। र ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज चार खेल हुँदै अवस्था। दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए। नमस्कार। जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य